परेलीमा लुकाई राखन अंगालोमा बाधी राख परेलीमा लुकाई राखन अंगालोमा बाधी राख जान न देऊ रोक न रोक पूर्ण न देऊ आकाशको चरी जस्तै मलाई बाधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो मनभित्र साची राखन आँखा भित्र अल्झाइ राख मनभित्र साची राखन आँखा भित्र अल्झाइ राख रम्न देऊ न तिम्रै आँखामा बास बस्न देऊ तिम्रो हृदयको ढुकढुकीमा बाधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो लुकाइ राखन अंगालोमा बाधी राख परेलीमा लुकाइ राखन